यो जन्ममा यो जन्ममा तिमीलाई पाउन सकिन, यो जन्ममा नपाए नि अर्को जन्मले आउँछु, सधैँ सधैँ तिमीलाई आफ्नो बनाउन, सधैँ सधैँ तिमीलाई आफ्नो बनाउन, मैले नै पुछे नि, तिमी रुदामा पनि त रोए नि, रोइ रोइ तिम्रो आँसु मैले नै पुछे नि, यति धेरै माया छदा यति धेरै माया छदा दैव किन लागिदियो हाम्रो मिलनमा, कुन पापीको आँखा लाग्यो कि हाम्रो मायामा, बिन्ती मलाई दोषी न सम्झा, जन्म जन्म मुटु भरि तिम्रै माया छ, बिन्ती मलाई दोषी न सम्झा, जन्म जन्म मुटु भरि तिम्रै माया छ, मुटु भरि माया छदा मुटु भरि माया छदा, दैव किन लागिदियो हाम्रो मिलनमा, कुन पापीको आँखा लाग्यो कि हाम्रो मायामा, यो जन्ममा यो जन्ममा तिमीलाई पाउन सकिन, यो जन्ममा नपाए नि अर्को जन्मले आउँछु, सधैँ सधैँ तिमीलाई आफ्नो बनाउन, सधैँ सधैँ तिमीलाई बनाउन, हा हा हा हा।